عليكم ورحمة الله وبركاته. الحمد لله، الحمد لله وكفى، والصلاة والسلام على من لا نبي بعده. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. آمين يا رب العالمين. آج ہم انشاءاللہ سورہ نساء آیت نمبر 105 سے لے کے آیت نمبر 112 تک پڑھیں گے. اللہ رب العزت سے دعا ہے کہ وہ ہمیں عمل کرنے کی اور قرآن پاک سمجھنے کی توفیق عطا فرمائے. اللہ رب العزت فرماتے ہیں، اِنَّا أَنزَلْنَا إِلَيْكَ الْكِتَابَ بِالْحَقِّ لتحكم بين الناس بما أراك الله ولا تكن للخائنين خصيما واستغفر الله إن الله كان غفورا رحيما ولا تجادل عن الذين يختانون أنفسهم إن الله لا يحب من كان خوانا أثيما. اللہ رب العزت فرماتے ہیں کہ ہم نے اس قرآن کو، اے میرے نبی صلی اللہ علیہ وسلم، اس کتاب کو اس لیے نازل کیا تاکہ آپ لوگوں کے درمیان فیصلہ کر سکیں. ولا تکن للخائنین خصیما، اور آپ خیانت کرنے والوں کی خاطر جھگڑا کرنے والے نہ بنیں، بلکہ اللہ رب العزت سے بخشش مانگتے رہیں، بے شک اللہ بخشنے والا رحم کرنے والا ہے. منافقوں کے متعلق بتایا جا رہا ہے کہ وہ خود تو غلط کام کر لیتے ہیں، پھر وہ غلط کام کسی کے سر پہ لگا دیتے ہیں اور اللہ کے نبی صلی اللہ علیہ وسلم سے غلط فیصلہ کروانے کی کوشش کرتے تھے. ان کی ان تمام کاوشوں اور سازشوں کے جواب میں اللہ رب العزت نے یہ والی آیت نازل فرما دی کہ اِنَّا أَنزَلْنَا إِلَيْكَ الْكِتَابَ بِالْحَقِّ، کہ ہم نے آپ پر جو کتاب نازل کی ہے یہ حق کے ساتھ کی ہے. آپ اسی کتاب کے ذریعے لوگوں کے درمیان فیصلہ کیجئے. سیدنا ام سلمہ رضی اللہ تعالیٰ عنہ بیان کرتی ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے اپنے حجرے کے دروازے پر جھگڑنے والوں کی آواز سنی تو آپ صلی اللہ علیہ وسلم باہر تشریف لے آئے اور فرمایا، میں بھی بشر ہوں، اس لیے جب میرے پاس کوئی جھگڑا لے کر آتا ہے تو ہو سکتا ہے تم میں سے ایک شخص اپنی دلیل کو دوسرے کی نسبت زیادہ اچھے طریقے سے پیش کرے اور میں اسے سچا سمجھ کر اس کے حق میں فیصلہ کر دوں، تو جسے میں فیصلہ کر کے کسی مسلمان کا حق دے دوں تو وہ جہنم کی آگ کا ٹکڑا ہے، وہ چاہے تو اسے لے لے، چاہے تو اسے چھوڑ دے. یہ حدیث صحیح بخاری میں موجود ہے. واستغفر اللہ، میرے نبی صلی اللہ علیہ وسلم، آپ نے جو حمایت کر لی ان گناہگاروں کی، منافقین کی، تو آپ بخشش مانگیے. اس کا ایک معنی مفسرین نے یہ بھی کیا ہے کہ گناہگاروں کے لیے آپ بخشش مانگیے، اللہ سے معافی مانگیے. تو اس آیہ مبارکہ سے یہ بھی پتہ چلتا ہے، اور جو حدیث میں نے آپ کے سامنے رکھی ہے، اس سے یہ بھی پتہ چلتا ہے کہ بعض اوقات قاضی جو ہے ایک فریق کی چرب زبانی کی وجہ سے اس کے حق میں فیصلہ دے دے تو وہ فیصلہ صحیح نہیں ہو جاتا، بلکہ وہ اللہ کے ہاں فیصلہ غلط ہی ہے. پھر اس کے بعد اللہ رب العزت فرماتے ہیں کہ اے میرے نبی صلی اللہ علیہ وسلم، آپ ان منافقین کی حمایت نہ کریں، آپ ان کے لیے جھگڑا نہ کریں، کیونکہ یہ لوگوں سے ایسی ایسی باتیں چھپا جاتے ہیں جن باتوں کو یہ اللہ سے چھپا نہیں سکتے. رات کو خود ہی غلط بیانیاں کرتے ہیں، اللہ کی ناپسندیدہ باتیں کہتے ہیں، और सुबह उठ के आपके सामने बड़े नेक बन जाते हैं। यानी मुनाफकत करते हैं, आपकी मजलस में आए तो अच्छी बातें और रात को गलत बातें करते हैं, रसूलुल्लाह और अल्लाह के खिलाफ बातें करते हैं। ऐ मेरे नबी सल्लल्लाहु अलैहि वसल्लम, ये ऐसे लोग हैं जिनकी तरफ से आपने झगड़ा कर लिया दुनिया की जिंदगी में, लेकिन क़यामत वाले दिन अल्लाह के हाँ कौन जीत सकेगा, इनके लिए कौन झगड़ा करेगा क़यामत वाले दिन, कौन इनका कारसाज होगा, कौन इनका वकील होगा। याद रखिए, जो बंदा भी बुरा काम करता है, गुनाह कर लेता है, फिर अल्लाह से माफ़ी मांग लेता है तो अल्लाह बख्शने वाला है, लेकिन जो बंदा गुनाह करता है माफ़ी नहीं मांगता तो उसके गुनाह का वबाल उसी पर है। अल्लाह रब्बुल इज्जत एक जगह पे फरमाते हैं, कुल या इबादियल्लज़ीना असरफू अला अन्फुसिहिम ला तक़नतू मिन रहमतिल्लाह। ऐ मेरे नबी सल्लल्लाहु अलैहि वसल्लम, आप ऐलान करके कह दीजिए कि जिन्होंने अपनी जानों पे जुल्म कर लिया है वो रब की रहमत से ना उम्मीद ना हो, क्योंकि अल्लाह तमाम गुनाहों को माफ़ करने वाला है। लेकिन जो माफ़ी मांगता ही नहीं, उसका गुनाह उसी पर है। और कुछ तो ऐसे हैं जो गुनाह खुद करते हैं, इल्ज़ाम दूसरे पे लगा देते हैं। अल्लाह फरमाते हैं, यकीनन उसने बहुत बड़े बहतान और सरीह गुनाह का बोझ उठाया है। एक होता है सिर्फ खुद गुनाह करना और एक होता है गुनाह खुद करना, इल्ज़ाम किसी पे लगा देना। ये बहुत बड़ा बहतान है, बहुत बड़ा गुनाह है। आइए इन्हीं आयात का तर्जमा देखते हैं। अल्लाह रब्बुल इज्जत फरमाते हैं, इन्ना बेशक हमने, अनजलना हमने नाजिल की, इलैका आपके तरफ, अल किताबा किताब, बिलहक की हक के साथ, लितहकुमा ताकि आप फैसला करें, बैनन्नासी लोगों के दरमियान, बीमा उसके साथ जो अराकल्लाहु सिखलाया आपको अल्लाह ने, वला तकुन और ना आप हो जाएं, लिल खाइनीना खयानत करने वालों की तरफ, खसीमा झगड़ने वाले, वला तकुन और ना आप हो जाएं, लिल खाइनीना खयानत करने वालों के लिए खसीमा झगड़ने वाले, वस्तगफिरिल्लाह और आप बख्शिश मांगे अल्लाह से, इन्नल्लाहा बेशक अल्लाह है, गफूरन बहुत बख्शने वाला, रहीमा निहायत रहम करने वाला, वला तुजादिल और ना आप झगड़ा करें, अनिल्लदीना उन लोगों की तरफ से जो यख्तानूना खयानत करते हैं, अनफुसहुम अपने आप से, उनको यूँ महसूस होता है जैसे वो लोगों से खयानत कर रहे हैं, दर हकीकत वो खुद से खयानत करते हैं। अल्लाह फरमाते हैं, इन्नल्लाह बेशक अल्लाह ला युहिब्बु नहीं पसंद करता, मन काना खवानन जो शख्स हो बहुत खयानत करने वाला, असीमा गुनागार, यस्तखफूना वो छुपाते हैं, मिनन्नासी लोगों से, वला यस्तखफूना और नहीं वो छुप सकते, मिनल्लाह अल्लाह से, वहुवा माअहुम और वो उनके साथ होता है, अल्लाह से ना कुछ छुपा सकते हैं ना खुद छुप सकते हैं, नहीं वो छुप सकते अल्लाह से जब वो उनके साथ होता है, इस जब युबय्यितूना वो मशवरा करते हैं, मा उस चीज़ का, किल्ला यर्ज़ा मिनल कौल नहीं वो राज़ी होता, मिनल कौली उस बात से, ऐसी ऐसी बातें ऐसे ऐसे मशवरे करते हैं जिन बातों को, जिन मशवरों को अल्लाह रब्बुल इज़्ज़त पसंद ही नहीं करते, वकान अल्लाह और है अल्लाह, बिमा यामलूना उसको जो वो अमल करते हैं, मुहिता घेरने वाला, हाँ तुम हाँ उलाई वही लोग हो, जादल तुमने झगड़ा किया, अनहुम उनकी तरफ से, फिल हयात दुनिया दुनिया की जिंदगी में, फमई उजादिल बस कौन झगड़ा करेगा अल्लाह से, अनहुम उन लोगों की तरफ से, यौमल कयामत कियामत के दिन, अम्मा यकून या कौन होगा, अलैहिम उनकी तरफ से, वकीला वकील कारसास, वमई या अमल और जो कोई अमल करे, सु अन बुरा औ यजलिम या जुलम कर ले, नफसा हो अपनी जान पर, सुम्मा यस्तगफिरिल्लाह फिर बख्शिश मांगे अल्लाह से, यजीदिल्लाह तो पाएगा वो अल्लाह को बख्शने वाला रहम करने वाला, वमई यकसिब लेकिन जो कमाता है इसमन गुना فانما تو بے شک یکسبہ وہ کماتا ہے اسے علی نفسہ اپنے ہی خلاف. وکان اللہ اور ہے اللہ علیمن خوب جاننے والا حکیمن نہایت حکمت والا. ومن یکسب اور جو شخص کرتا ہے کماتا ہے خطیئتن کوئی غلطی او اسمن یا کوئی گناہ ثم یرمی پھر الزام لگا دیتا ہے بھی اس کا بری ان کسی بے گناہ پر. بے گناہ پہ الزام لگا دیتا ہے جس نے وہ کام کیا ہی نہیں جس نے وہ گناہ کیا ہی نہیں. اللہ فرماتے فقد پس تحقیق احتمالا اس نے اپنے ذمے لے لیا بہتانن بہتان و اسم مبینا اور گناہ ظاہر. وآخر دعوانا ان الحمدللہ رب العالمین.